Book 2 خمسة بات بات البلدان واللغات ديش आणि भाषा ديش आणि भाषा جون من لندن جون لندن هون आला आहे جون لندن هون आला आहे تقع لندن في بريطانيا العظمى لندن ग्रेट ब्रिटन मध्ये आहे لندن ग्रेट ब्रिटन मध्ये आहे هو يتكلم الانجليزية तो इंग्रजी बोलतो तो इंग्रजी बोलतो मारिया من مدريد मारिया माद्रिद हून आली आहे मारिया माद्रिद हून आली आहे تقع مدريد في اسبانيا مدريد स्पेन मध्ये आहे مدريد स्पेन मध्ये आहे هي تتكلم الاسبانية ती स्पॅनिश बोलते ती स्पॅनिश बोलते पीटर व मार्था من برلين पीटर आणि मार्था बर्लिन हून आले आहेत पीटर आणि मार्था बर्लिन हून आले आहेत تقع برلين في المانيا बर्लिन जर्मनी मध्ये आहे बर्लिन जर्मनी मध्ये आहे هل انتم تتكلمان الالمانيه तुम्ही दोघेही जर्मन बोलता का तुम्ही दोघेही जर्मन बोलता का लंडन आसिमा लंडन राजधानीचे शहर आहे लंडन राजधानीचे शहर आहे मॅड्रिड व बर्लिन आसिमतान अयदन माद्रिद आणि बर्लिन सुद्धा राजधानीची शहरे आहेत माद्रिद आणि बर्लिन सुद्धा राजधानीची शहरे आहेत अलावासिम कबीरा व साखिबा राजधानीची शहरे मोठी आणि गोंगाटाची असतात राजधानीची शहरे मोठी आणि गोंगाटाची असतात تقع فرنسا في اوروبا فرانس يوروبات आहे فرانس يوروبات आहे تقع مصر في افريقيا ايجيبت افريكيت आहे ايجيبت افريكيت आहे تقع اليابان في اسيا جابان اشيات आहे جابان اشيات आहे تقع كندا في امريكا الشماليه كندا उत्तर अमेरिकेत आहे كندا उत्तर अमेरिकेत आहे تقع بنما في امريكا الوسطى بنما मध्य अमेरिकेत आहे بنما मध्य अमेरिकेत आहे تقع البرازيل في امريكا الجنوبيه ब्राझील दक्षिण अमेरिकेत आहे ब्राझील दक्षिण अमेरिकेत आहे الرجاء الذهاب الى www.book2.de لمطالعه الكتب مع الدروس الصوتيه